www.attableek.com, The Reviver of Iman. الرحمن الرحيم. نحمده ونصلي على رسوله الكريم. ما بعد. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. صدق الله العظيم. اصل میں مجھے اسی آیت کے متعلق بیان کرنا ہے اسے، لیکن رات سوچتے ہی یہی دیکھ رہا تھا تو نشان بھی اس میں ایک لفظ اس میں آیا، میں نے کہا اس کو بھی سنا دوں، کیونکہ ہمارے حضرت ماشاء رسول اللہ صاحب اس کتاب کو بہت سناتے ہیں، بنیاد المشیت، اور حضرت حارمی کے یہاں بھی اس کا معمول تھا. بعض دفعہ احمد صاحب نے ترجمہ کیا اس کا عثمانی، وہاں خانقاہ میں سنی سنائی آتی تھی. بہرحال مسئلہ تو اس پر مجھے بیان کرنا ہے اس سے، اس سے پہلے تھوڑا سا ربط پیدا کرنے کے لیے حضرت سید رفائی کا سناتا ہوں. فرماتے تھے، آپ فرماتے تھے کہ سینہ کی صفائی اسی وقت حاصل ہوتی ہے جبکہ اس میں کینا کپٹ قطر باقی نہ رہ جائے. کینا کپڑ رہے گا تو صفائی کرنی ہماری ذکر سے بھی نہیں ہوگی، اس کے لیے مستقل محنت کی ضرورت ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے خود ارشاد فرمایا، یا بنیا، اے لڑکے، اگر تم سے ہو سکے جو صبح کرو اس حال میں کسی کی طرف سے کینا تم کو نہ ہو تو کرو ایسا. پھر فرمایا، لڑکے، اگر تم شام کرو اس حالت میں کہ کسی کی طرف سے کینا نہ ہو ایسا کرو، جو شاید ایسا کرے گا جو میرے ساتھ ہوگا جنت میں جائے گا. الفاظ جو بھی ہو مفہوم اس کا یہی ہے. اسے حضرت ایک استدلال کرتے تھے، ضمناً بیان کرتا ہوں، کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جو شخص صبح کرے اس حال میں کہ کینا نہ رکھے، اور یہ میری سنت ہے. معلوم ہے کہ سنت کا تعلق صرف ظاہر سے نہیں ہے، باطن سے بھی ہے. کینا رکھنا یہ دل کی صفت ہے، اور دل کی صفت کو اللہ کے رسول نے کیا فرمایا، میری سنت ہے. معلوم ہوا کہ سنت کا تعلق صرف ظاہر سے نہیں ہے بلکہ باطن سے بھی ہے. ہمارے حضرت امام محمد احمد صاحب بہت فرماتے تھے، یا ایھا الذین آمنوا ان کنتم تحبون اللہ فاتبعونی. حالانکہ مولانا کے ذہن ہے تھا آپ جانتے ہیں، آپ سب لوگ یہ فرماتے تھے کہ فاتبعونی میں جیسے سنن ظاہرہ ہے اسی سنن باطنی بھی ہیں. مولانا محمد احمد صاحب دیکھ بات، پھر سنن ظاہرہ فاتبعونی، پھر سنن ظاہرہ والباطنہ، دونوں سن دونوں، وہ بھی جیسے حضرت کی تو وہ بات ہے، اور حضرت نے یہی فتبعونی میں فرمایا محمد احمد نے، حضرت فرماتے تھے یہ میری سنت ہے. سنت یہی نہیں جو ظاہری سنت ہے، اسے کھاؤ پیو یہ ہو، بلکہ کینا نہ رکھنا بھی سنت ہے، نہ رکھنا بھی سنت ہے. یہ سلبی چیز مولانا، محبت رکھنا مومنین سے یہ کیا ہے، وجودی صفت ہے محبت رکھنا. تعریف قلوب المومنین، مومنین کے قلوب کی تعریف الفت ان سے پیدا کرنا یہ فرائض میں سے ہے ہمارے حضرت اللہ، بلکہ لکھا ہے کہ یہ دعوت جو کرتے ہو کھانے پینے کی، اس کی غرض یہ ہونی چاہیے، تعنیس قلوب المومنین و تعریف قلوب المومنین، مومنین کے قلوب کی تعریف، ان سے قرب پیدا کرنا، ان کی اجنبیت کو دور کرنا ہے. جو دوری ہوتی ہے وہ سب کھانے پینے سے کیا ہوتا ہے، قرب ہو جاتا ہے. آیا علوم میں دعوت کے آداب میں سے یہ بھی ہے کہ مومنین کے قلوب کی تعریف، اس لیے دعوت کرو، مرام کے لیے نہیں، نمود کے لیے نہیں. اب تو یہ بلاتے ہیں تم کو کھا جائے نہ کھا جائے، کھڑے ہو کھاؤ، دوڑ کے کھاؤ نہ کھاؤ، بھاگو یہاں سے، یہی ہوتا ہے. बहुत ज्यादा हो गए हो तुम लोग, तारीफ हो, जानते भी नहीं सुनते भी नहीं, कौन सुनाने वाला है मुझे? हजरत ये फरमाए कौन सुनाने वाला है? इमाम गजाली ने तीन सिफत लिखी, कुलूब कुलूब मोमिनीन को में उल्फत डालने के लिए और अहबाब के कुलूब की वहशत को दूर करने के लिए खाना पीना है। वो तो दूर हो गई नहीं खाने में, सब बैठ गए उठ गए थे उल्फत तानी सो और तारीफ कुलूब मोमिनीन और वो इख्वान के कुलूब को मानूस करने के लिए, वहशत को दूर करने के लिए खाने पीने से वहशत दूर होती है। और एक तो बहुत उमदा मुल साहब वह तसन्नुन बेसुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम फी इताम ताम, वह तसन्नुन बेसुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम फी इताम ताम, इताम ताम में हुजूर की सुन्नत की इक्तदा नियत करो कि हुजूर खिलाते थे इसमें आप खिला रहे, खिलाने का अलग सवाब और नियत का अलग सवाब। तिलावत के बारे में फरमाते थे तिलावत करो, ये शायद मैंने कहा है इसमें भी है तसन्नुन बिसुन्नत सल्लल्लाहु अलैहि वसल्लम फी तिलावत कुरान, वहां इताम ताम है, इमाम गजाली ने लिखा है इताम ताम जो हुजूर की सुन्नत है उसकी इक्तदा के लिए अगर तुम खिलाओ पिलाओगे तो सुन्नत का भी सवाब मिलेगा। मैं ही कहता ये शहादती सुना भाई अपना हमारा तो इल्म सब वही से याद नहीं आ रहा है। तसन्नुन बिसुन्नत सल्लल्लाहु अलैहि वसल्लम फी तिलावत कुरान, तिलावत कराम चूंकि हुजूर फरमाते हैं उस लुमा वही है एक मेरा किताब, हुजूर को अम्र है तिलावत के लिए, हुजूर तिलावत करते थे तो सुन्नत हुई, तो ये नियत भी कर लो कि हुजूर जैसे तिलावत करते थे हम भी उनके इतला में तिलावत कर रहे हैं तो तिलावत का ऐसा सवाब हो जाएगा। जब खाने में है तो अगर तिलावत में नियत कर लें तो क्या है बहरहाल अभी कर लें। आप फरमाते थे कि सीने की सफाई उसी वक्त हासिल होती है जबकि उसमें किना पतान बाकी रह जाए, ये रह जाता है, इसकी इल्तफात नहीं होता मशायत की खिदमत में जाने में, खानकाहों में रहने में, इसकी तरफ किसको इल्तफात, इल्ला माशाल्लाह, इसकी बड़ी कमी रहती है, लड़ा सब तुम्हें उभर जाता है, दुश्मनी उभर के आ जाती है, किना कबर सामने आ जाता है, उनको हम चलने नहीं देंगे। अल्लाह ताला हम सब लोगों को कुलूब को साफ सुथरा फरमा दे, इसीलिए तस्कियतुल कुलूब और तस्कियतुल नुफूस, तस्कियतुल कुलूब कुलूब का तस्किया और नुफूस का तस्किया, ये मकसूद होना चाहिए मशाइख की सोबत से उनके कलाम के मुताला से। बहुत हमारे हजरत सुनाते थे क्योंकि इसी पर खत्म सोए हम लोग, ये दुआ भी बतलाता हूं। आप फरमाते थे इस सीने की सफाई उसी वक्त हासिल होती है जबकि इसमें कीना कपट कतर बाकी है। उन्होंने फरमाया हादी सुन्नती, ये मेरी सुन्नत है, जो मेरी सुन्नत के इत्तबा करेगा मेरे साथ जन्नत में जाएगा, कीना न रखने को अधूर फरमाए, ये सुन्नत है कि इस तरह सो, इस तरह बैठो, इस तरह खाओ, इस तरह पियो, उससे जन्नत भी जाने के लिए, मस्जिद में इस तरह जाओ, बैठो खराब में जाओ, इस सुन्नत इसीलिए जन्नत में जाएगा। हुजूर ने फरमाया कि ये भी मेरी सुन्नत है इसी से, और जो मेरी सुन्नत पर अमल करेगा वो मेरे साथ जन्नत में जाएगा। कितनी बड़ी बात, अल्लाह हम सब लोगों को तौफीक दे, मशा बड़ी कमी, इन सब चीजों की बहुत कमी है, मत रखो, ताज्जुब होता है। हम खुद एक आदिम है बहुत जवान आदिम मिस्र गए, कहा देखो हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं बस तभी बीतला है, अल्लाह से मदद तलब करो, हदीस मशहूर है, तवक्कुल इख्तियार करो अल्लाह पर। कहा यह हुजूर की सुन्नत है, किसको तालीम दे रहे हैं? इब्ने अब्बास को, जिनकी उम्र कहती है 8-9 साल, 8-9 साल के बच्चे को इस्तियारत बिल्लाह तवक्कुल की तालीम दे रहे हैं। और तुम ऐ लोगों 70-80 साल के हो, तुमको तवक्कुल का मान भी नहीं मालूम है, मिस्र को वर्बा को अवाम से कहा, नौजवान आलिम है। मैंने सही से पूछा कि भाई कौन आदमी है? कहा वो ऐसे ही है, फरों फाड़ देता है लाखों आदमी को, उसी बात से हुआ भी बहुत ज्यादा, यह है, देख लीजिए अल्फाज लाजी को होता है शायद 8 साल के लड़के को तवक्कुल की तालीम दे रहे नबी सल्लल्लाहु अलैहि वसल्लम, है बेटे कीना रखते हो, हसद न करो, इस्तेआनत बिल्ला करो, अगर मदद तलब करना है तो अल्लाह से मदद तलब करो। 8-9 साल के लड़के को वो शक के साथ उन्होंने भी कहा है, उसको ताजिम तवक्कुल की इस्तेआनत बिल्लाह के कर रहे हैं। तुम ऐ लोगो 70-70 साल के लोग बैठे हुए हो, मैंने कहा यहां तो 80-90 साल का आदमी बैठा हुआ, लेकिन तुमको ये भी नहीं मालूम कि इस्तेआनत बिल्लाह क्या चीज है, तवक्कुल क्या चीज है, मशाई की खिदमत में जा रहे हो, पढ़ भी लिख रहे हो, ये भी जरूरत है, इसको निकालो। मौलाना जरूल्ला साहब अगर कभी फरमाते थे मुलिस क्या कह रहे हो, कुछ कहा उन्होंने, कहा वो माल भी निकाले जो अंदर जमा करके रखे हो, वो कौन कीड़ा कपट, बड़े अंदाज से फरमाते थे, वो माल भी निकालो जो जमा करके रखे हो इसमें, उसको निकालो तब सफाई आएगी। अल्लाह ताला हम सब लोगों को महफूज रखे। आप फरमाते थे सीने की सफाई उसी वक्त हासिल होती है जबकि उसमें कीना कपड़े कतान बाकी न रहे, कतान भी करे जो तुम्हारा दिल भरा हुआ तो कैसे जाएगा, कोई बर्तन जब खाली होगा तब ना उसमें कुछ ही भरोगे, तुम तो खुद भरे आए हो कीना कपड़ से लेकर के, तो कैसे अल्लाह की मोहब्बत जिस पर उसमें कहने जाएगी। वो नस्बत एबा करेगी उसके अंदर जाने की, मुतजाद चीजें दो जगह जमा नहीं हो सकती, मुतजाद कीना भरा हुआ है कीना कपड़ से, तो अल्लाह की मोहब्बत नस्बत का कोई सवाल ही नहीं पैदा होता। एवं इनके लिए दस्ते मुबारक निकल आए हुजूर सल्लल्लाहु अलैहि वसल्लम का, ये तालीमात थी इनकी। न ये न दुश्मन से और न दोस्त से, ये ना दोस्त से भी दुश्मन से भी नहीं, कोई बात आप समझा देंगे कुछ सब कुछ है, इन चीजों में दूर कभी वास्ता नहीं इल्ला माशाल्लाह। और खुदा के किसी भी मखलूक से, खुदा के किसी भी मखलूक से, और जब ऐसी हालत हो जाएगी तो वहशी जानवर अपने जंगलों में और परिंदे अपने घोंसलों में तुमसे मानुष हो जाएंगे, बकरी और भेड़ को शायद जमा कर लिया है मशहूर क्या तरीका। आम ये फरमाया कि अल्लाह की तरफ मुतवज्जा होने वाले का पहला कदम जोहद है, आपने फरमाया अल्लाह ताला की तरफ मुतवज्जा होने वालों का पहला कदम जोहद है, यानी दुनिया से बेरगबत होना, आखरत का मुश्ताक होना, और उसकी बुनियाद तकवा है, जो इल्म हिकमत की चोटी है उसकी बुनियाद तकवा है, और तकवा ही इल्म हिकमत की चोटी, तकवा आएगा वत्तकुल्लाह युअल्लिमुकुमुल्लाह, हदीस सूरह बकरा में अल्लाह से डरो तो अल्लाह तुमको सिखाएगा, तहतावी अलग दूर पड़ी है, इसको ले आए वत्तकुल्लाह, इल्म हासिल करने के लिए तकवा की जरूरत है। आयत ये पेश किया उन्होंने वत्तकुल्लाह युअल्लिमुकुमुल्लाह, वहां तो वो है वजूदी सलबी मासियत को तर्क करो तो अल्लाह देगा, अरे आशार है कि नहीं, और यहां वजूदी है तकवा इख्तियार करो इल्म देगा, वहां ये है कि मासी को छोड़ो, मासियत इल्म क्या है, एक नूर है, अल्लाह की नेमत है, और अल्लाह अपने मासियत करने वाले को अपनी नेमत से नहीं नवाजता। ये कहा मैं जो कहा वत्तकुल्लाह अल्लाह से डरो, युअल्लिमुकुमुल्लाह किताब सुन्नत का इल्म भी हो, खौफ ना हो, अल्लाह तुम्हारे इल्म को उतने ही रखेगा, मुर्गी के बच्चे दर रहोगे बढ़ोगे नहीं जब तक ये नहीं रहोगे। ला यकून आलिम आलिमन हत्ता यकून फी सरास व कसाब, ना तहत हुई अला मन मन मन दूर का, जो तुमसे कम है उसको हकीकत समझो, उसको बढ़ाओ, अगर तुमसे कम है इल्म है तो उसको आगे बढ़ाओ, उसको हकीक ना समझो। मैंने वहां यह भी बयान किया था कि शाह साहब क्या, जब कोई कम इल्म लड़का जाता था शाह अनवर साहब के यहां, उसके लिए खड़े हो जाते थे, कहते थे भाई इल्म तो इसका कम है लेकिन दिल में इसके तकवा है, रात को उठ के रोता है, उठ जाते थे। सही है, हमारे से बहुत खास अल्लाह से आदर फरमा देते हमारे शेख उस्ताद, कम इल्म तलबा के लिए उठ खड़े हो जाकर मिलते थे, कहते भाई इससे मुझे बहुत डर लगता है, ये रात को उठ के रोता है, कितने साहब दिल थे शाह साहब, बुरी आदमी थोड़े थे, बहुत बड़े आदमी थे, इल्म भी था और जोर भी था तकवा भी था। रात बोला तहसुद मन फाव का कहा गया ना, बोला और जो तुमसे बड़ा है उसे हासिल न करो। मुझे बेचारे इंतकाल हो गया उनका, मुझे मार के भतीजे काबिल, वो इसीलिए कि हदीस कहां जोर में आ गया था, और हसन न करो उन पर जो तुमसे बड़े हैं, जो तुमसे छोटे हैं उसके उसके हकीर इकार न करो, ताकीर न करो, और तुमसे बड़े हैं इनमें उसे हसन न करो, हसद करोगे तो तुम्हारी से तवज्जो नहीं करेगा, महरूम के महरूम ही रह जाओगे, उनके सामने झुको। वहां बहुत बड़ा मजमा था, बहुत बस इतवार तक सभी अल्लाह का शुक्र, अल्लाह हसद न करो जो तुमसे ऊपर है उसके सामने झुको। बपुर हर चेतदानी की जिले पूछी दल दली दरा तो बाशर बई दो दानाई अल्लाह, और न बेचो अपने क्या ताखुद समन अला का अपने इन पर समन न लो, कीमत नहीं उसका, कोई कीमत नहीं है, पूरी दुनिया एक आज की कीमत हो सकती है हमारा नहीं। महाराज फरमाते हैं जो इल्म हिकमत की चोटी है, आपने फरमाया अपने अकायद को मुतशाबहात के जाहिरी मारे पर चलने से बचाओ, इसीलिए आज पढ़ी मैंने, मैं सोचा कि वो तो रह जाएगा, जब मैंने कहा कि इसको सुनाई तो उसके बाद इसीलिए पढ़ाया। आपने फरमाया कि अपने अकायद को मुतशाबहात के जाहिरी मारे पर चलने से बचाओ, तो हाँ वो किताबुल्लाह में या हदीस में हो, हदीस में भी कोई चीज है तावील मत करो, क्योंकि मुतशाबहात के जाहिर पर चलना कुफ्र के जड़ है, क्योंकि मुतशाबहात के जाहिर पर चलना कुफ्र के जड़ नहीं जी बिगड़ता है आदमी। उनको जो होते हैं ऐसे उनको इन्हीं सब चीजों में मजा ही आता है, ऐसी बात कहो कि स्वर्ग कुछ थोड़ा सा उलझन में पड़ जाए, बहुत उमदा बच है सुना है यह हदीस, क्योंकि मुतशाबहात के लाइन पर चलना कुफ्र की जड़ है। आपने फरमाया कि इमाम शाफी ने तौहीद के मुतालिक बातों को इस इरशाद में जमा कर दिया है कि जो शख्स अपने खालिक को पहचानने के दर पे हो, अगर उसकी मार्फत किसी ऐसे मौजूद पर खत्म हो गई जिस तक उसका जहन पहुंच सकता है, तो यह शख्स मुशब्बे है, तशबीह दे दिया किसी से, और अगर खालिस अदम तक पहुंच कर मुतमइन हो गया तो ये शर मुअत्तल है, और अगर ऐसे मौजूद पर दिल को करार हुआ जिसके पहचानने से आजिज होने का दिल इकरार कर लिया, ये मुवहिद है। किसी ने कोई आराम साहब कह दिया तो मुशब्बे हो जाएगा, ये खाली को मखलूक से तस्वीर दे दिया, इस हाथ को अल्लाह के हाथ से तस्वीर दे दिया, जैसे उनका हाथ है हमारा हाथ या हमारा ही होगा, यही मुशब्बे। और अगर खालिस अदम तक पहुंच कर मुतमइन हो गया तो ये शय मुअत्तल है, कहे कुछ नहीं यार, यद क्या है, कुछ नहीं है, यद को मानो लेकिन अपने जैसा हाथ नहीं, वजह को मानो लेकिन अपने जैसा चेहरा नहीं, ये अगर, और अगर खालिस अदम तक पहुंच कर मुतमइन हो गया तो ये शय मुअत्तल, कुछ नहीं, बेवकूफ क्या है। और अगर ऐसे मौजूद पर दिल को करार हुआ जिसके पहचानने से आजिज होने का दिल ने इकरार कर लिया, तो ये मुवहिद है। हम नहीं पहुंचा सकते। बहुत अच्छा है मुझे, मैंने देखा वफादार हमने लिख दिया है हम क्या है। सुभान अल्लाह, आकार की कैसी तौजीह फरमा दी जो नक्श कुरूब किए जाने के लायक है मुरतब। सुभान अल्लाह, आकार की कैसी तौजीह फरमा दी जो नक्श कुरूब किए जाने लायक है। आपने फरमाया पूरी बंदगी यह है कि मकाम अब्दियत को पहचान दे हम क्या अपने मन अरब और रफ्तू यही है मुझे अपने अबलियत को पहचानना, अपने को पहचानोगे कि नहीं रब को पहचानोगे हस्त के साथ, अपने को निष्ठ के साथ पहचानो तो खुदा को हस्त के साथ पहचानो। पूरी बंदगी ये है मकाम है मुझे कोई इसी दुनिया में जाके सीखना है ना, इनकार डर इनकार करो इनकार, वहां जाकर पिटाई होगी तब पता चलेगा हमने करो इनकार। पूरी बंदगी यह है कि मकाम अबदियत को ये मन अरफा नफ्सों का मतलब यह है अबदियत अब्द हूं मैं अल्लाह अना अब्द होगा क्या हुजूर की बात तो देखिए अगर फरमाते ले आवे सूफी लोग कहते थे ये अबदियत ले आवे अना अब्द होगा वब्न अब्द का वब्न अमत का लम तुम लिखना मिना शैन मैं आपका गुलाम हूं। और आपके अब्द का गुलाम बेटा हूं और आपके बाबी का बेटा हूं, आपकी अम्मा आपकी बंदी का बेटा मैं कहीं जा रहा हूं, मैं भी अब मेरा बाप भी अब मेरी मां भी अब। रुबूबियत कहां से आई आपने फरमाया पूरी अब इसी में आप लोगों ने मारा है सैयदा रफाई मामूली आदमी सैयदा अब्दुल कादिर जिलानी की टक्कर के हैं दोनों एक साथ रहे हैं दोनों को मुरीदीन में कुछ खरपचार हो गया दोनों जमा हुए वो कहता था रफाई मैं कहता था कादिर वो कहता था कादिर आप इमाम मोहम्मद अहमद साहब मैं कहते दोनों जमा हुए कहा भाई ये देख लो आप हो रहा है हमने कहा दोनों आदमी एक दूसरे के नाम लिए जो अब्दुल कादिर से हो तो कहे रफाई से बैत हो रहा हूं रफाई से भी बैत हो रहा हूं और रफाई लोग कहे मैंने ये बात मारा महमूद के जो आते हैं अफ्रीका से मैंने ये बात कही थी उनसे ये भी है इत्तेहाद इत्तेफाक की कहा मैंने अफ्रीका ही में कहा मैंने वाह क्या हम तो जानते हैं आप लोग। एक आदमी मेरे पास आ गए कहा किस पार्टी में तुम चले गए अरे पार्टी थानवी है ये पार्टी है कोई तालीवी पार्टी अच्छे आदमी की बात है। एक आदमी से क्यों बैठ हुआ दुनिया हजरत मुनार मकबूल पढ़ू कहा मुनार मकबूल तुम फलाह होकर के मुनार मकबूल पढ़ोगे मैं बिल्कुल इसके खिलाफ हूं जो कोई कहता है वो पढ़ूंगा जरूर पढ़ू मैं कहता हूं अल्लाह का शुक्र है इसे जरूर कहता हूं इसे ऐसे जरूर पढ़ू ये सबकी नाक कपट रहता है आज इस तरह की जहां है वहीं है नीचे की जाता है बुलंद हौसला रखो कीना कपट मना है कीना कपट आप लोगों से वो तो अपने लोगों से जो जिंदार है उनसे भी कीना कपट है कीना कपट फरमाते हैं ये किसका सैयदा रफाई जिनके लिए दस से मुबारक थानवी नकल किया तब से मैं फिर नकल किया मैं वहां नहीं बयान करता था जहां निकल आए थे हुजूर सल्लल्लाहु अलैहि वसल्लम कहा या रसूल अल्लाह या जद्दी अरे मेरे नाना अपनी रूह को आपकी ज़ियारत के लिए भेज देता था रूह आपकी ज़ियारत करके जाती थी अब ये हकीर बनफरी मैं जसद के हाजिर हो गया है कहना था हुजूर का हाथ निकल आया बाहर क्यों लिया उन्होंने ऐसे बड़े आदमी मैं रुकता था वहां तो नहीं बयान करता ये अभी देखा है ना मां थानवी ने लिखा उसने अल्लाह का शुक्र مجھے بہت اچھا لگا. پوری اب بندگی یہ ہے کہ مقام عبدیت کو پہچانے, دین یہ ہے کہ احکام پر عمل کرے اور جن چیزوں سے منع کیا گیا اسے بچے. کل دین یہی ہے جس کا اللہ نے حکم کیا فن تک ہو گیا, جسے اللہ نے روک دیا رک جاؤ. جن چیزوں سے منع کیا گیا ان سے بچے, اور دونوں میں عاجزی رہے, کیا کرے عمل کرنے سے بھی اور نہ کرنے میں بھی عاجزی رہے. عجز کو نہ چھوڑو کر کے دین نہ کو نہ کر کے دعوی نہ کرو. ہمارے حضرت باب محمد احمد صاحب کہتے تھے کہ کڑوی دوا کھا کر کے کوئی فخر کرتا ہے یا کسی پہ احسان نہ کرتا ہے, دونوں بات کہتے ہیں. کڑوی دوا فخر کرتا نہ احسان جاتا, میں نے کڑوی دوا تو پی لیا, ابھی کیا بھی آپ نے بیماری کے پیا, راجو پڑھا ہزار روزیفہ پڑھا, کس کے لیے کیا, اپنے لیے کیا. تم نے کڑوی دوا پیتا ہے یہ حضرت کی بات. ماں محمد احمد صاحب جی بڑے اچھے انداز سے کرتے تھے, کڑوی دوا پھول کے کسی کو ناز کرتے ہوئے دیکھا اور کسی کو احسان کرتے ہوئے دیکھا. آپ نے بحث کیا, آپ نے نہیں کیا, ہمارے اوپر کیا دھو چڑھا رہا جو مارے ہیں. محمد احمد صاحب بہت مطلب بڑے عارف تھے, وہ بہت عارف تھے. جس چیز سے منع کیا ہے اس سے بچے, اور دونوں میں عاجزی دیکھیے کیا ہوتا ہے, اور دونوں میں عاجزی وہیں کا سارے اختیار کرے, عمل کر کے عمل تر کر کے گناہوں سے ترک گناہوں کو تر کر کے طاعت کو بجا رکھ کر کے عاجزی ہی اختیار کرو. تکبر نہیں, فخر نہیں, غرور نہیں, بندار نہیں, دعوی نہیں, سب مہلکات ہیں. صحابہ کے درمیان جو اختلافات اور نزاعات پیدا ہوئے ہیں ان کے تذکرے سے زبان روک لینا واجب ہے. مجھے کون پڑھتا ہے, کوئی پڑھتا بھی نہیں بڑے. آپ نے فرمایا صحابہ کے درمیان جو اختلافات اور نزاعات پیدا ہوئے اس کے تذکرے سے زبان روک لینا واجب ہے, بجائے اس کے ان کے محاسن اور کمالات بیان کرنا چاہیے. صحابہ کرام سے محبت رکھو, ان کے تذکرے سے برکت حاصل کرو, ان کے تذکرے سے برکت. جیسے اولیاء اللہ کے تذکرے سے اللہ کی رحمت صالحین کے ذکر کو ہوتی ہے تو صحابہ کے ذکر سے نہیں ہوگی. سید اولیاء تو وہی تو ہیں, ان کے برابر کوئی نہیں پہنچا, ان کا کوئی آدمی چوکر بھوسی نہیں ہے, سب خالی مزہ ہے. خفا ہوں گے صحابی, کسی نے کہا یہ آخری چوکر ہے بھوسی بولا رہتا ہے ہمارے, بگڑ گئے. کہا کہ ہمیں کا کوئی بھوسی اوسی نہیں ہے, سب خالص مزہ ہم لوگ ہیں, بہت مشہور ہے. بگڑ گئے, وہ کہا کہ بھوسی سے انہوں نے مثال دے دیا تھا, کہا بھوسی اوسی کیا ہے. اللہ کی شان صحابی شان ان کو آ گیا. اب ایسے میں ساتھ ہے جوش آ جانا اچھا ہے, کیا ٹھیک جوش آ گیا کہ تم صحابی کو بھوسے کہتے ہو, بات یہ میری تک نہیں ہے, خدا تو رسول تو پہنچتی ہے, تو ان کا صحابی ہے بھوسی بھوسی جانتے ہیں مزاج بھوسی جو آپ نے فرمایا دعویٰ چھوڑ کر جماعت اولیاء کی تائید کرو. دعویٰ چھوڑ کر اچھی بات ہے. اب آپ نے فرمایا دعویٰ چھوڑ کر جماعت اولیاء کی تائید کرو اور بزرگوں کی حمایت کا یہ طریقہ نہ اختیار کرو کہ ایک دوسرے سے افضل بتاؤ. یہ بھی فل تائید ہے, اپنے سلسلے کرو لیکن ایک دوسرے کی توہین نہیں. خود میں نے مانا ہے سنا ہے محمد بتائے کہ بہت سے چشتی نے سید عبد القادری جیلانی کو کہا کہ وہ کافی تھے, دوسرے بھی الٹ کہا گیا مجھے چشتی بھی کافی تھی. یہ حضرت خود میں نے سنا ہے محمد بتایا, کام کرنے کی بات ان کو بہت یاد تھی. فرماتے ہیں مجھ سے مولانا اس زمانے میں عصبیت کا ہونا کرامت ہے, تو گزر رہے تھے عصبیت سے. عصبیت کی بنا پر کیا سے کیا اپنے لوگ شاطا نہیں کرتا. کیا ہوتا ہے مجھے دیکھیے, حمایت کا طریقہ نہ اختیار کرو یہ ایک کو دوسرے سے افضل بتاؤ, کیونکہ اس میں درپردہ یہ دعویٰ ہے کہ تم ان اولیاء سے بڑے ہوئے ہو. وہ بڑے ہیں, یہ چھوٹے ہیں, یہ ہے چیز بڑے ہیں, وہ نقصی صحیح ہیں, وہ بڑے ہیں. کہ اچھا آپ کو اتنے ہو تھرمومیٹر لیے کیا ولایت کا, ولایت کے ناپنے کا تھرمومیٹر ہے کیا, کوئی آلہ ہے کیا آپ پر؟ جب نہیں ہے تو خاموش رہو. اگر تم اپنے کو ان سے کمتر سمجھتے ہیں کیا, اگر تم اپنے کو ان سے کمتر سمجھتے اور درجات اور مراتب کا فیصلہ نہ کرتے, کیونکہ دو شخصوں کے درمیان فیصلہ وہی کر سکتا ہے جو دونوں سے بڑا ہو. ترجمہ بہت اچھا ہے ہمارا, تو برابر صاحب ہے. سبحان اللہ, میں نے لکھ دیا سبحان اللہ, کیا خوب نصیحت ہے جس میں عموماً ابتدا ہے, یہ بھی لکھ دیا میں نے. سبحان اللہ, کیا خوب نصیحت ہے جس میں عموماً ابتدا ہے. آپ نے فرمایا, آپ نے فرمایا, صوفیہ باطنی آداب کے ظاہری آداب کو بھی بہت یاد کرتے ہیں. یعنی کہ صوفیہ باطنی آداب کے ساتھ ظاہری آداب کی بھی بہت یاد کرتے ہیں. ان کا قول ہے کہ ظاہری آداب سے باطنی آداب کا پتہ لگتا ہے. ظاہری آداب ہے تب معلوم ہے کچھ ہے دل میں, اور جب ظاہری کچھ ہے تو باطنی کہاں سے تم کو ملے گا؟ ماشاء اللہ رحمان صاحب بہت حضرت سے ہم نے سنا, بیٹھے بیٹھے ممبر مہرا کے پاس ایک آدمی تھا, دروازے پر بائیں پیر رکھا مسجد کے بعد, انہوں نے وہیں سے کہا کہ اس طرح مسجد میں نہیں داخل ہوا کرتے. آپ نے فرمایا کہ مرتے دم تک اسلام پر جمے رہو. آپ نے فرمایا مرتے دم تک اسلام پر جمے رہو اور کسی بات کے حاصل ہونے یا نہ ہونے کی پرواہ نہ کرو, بس جمے رہو سنت پر, وہاں ملے گا سب کچھ. یہاں جا کوئی نہ تو کوئی بزرگ سننے کوئی تو پرواہ نہ کرو, کسی بات کے حاصل ہونے یا نہ ہونے کی پرواہ نہ کرو. اسے کہ اسلام سب سے بڑی نعمت ہے, کیونکہ اسلام اس سے بڑی نعمت کیا ہے, مسلمان تم ہو اور دولت. اسلام سب سے بڑی نعمت اور بڑی دولت ہے, وہی اللہ سے ملنے کا ذریعہ ہے اسلام. ماں من رب ہوگا, مما دین ہوگا, مما حاضر من حاضر رجوع, یہی نا اسلامی تو یہی ہے. ہاں حضور کے مطلب کا ہی ہے, بس یہی اسلام ہے, وہی اللہ سے ملے. بہت عمدہ بچہ. آپ نے فرمایا, آپ کی برکت سے آپ نے فرمایا کہ حضرات صوفیہ اللہ تعالیٰ کی نعمتوں کو جو انہیں دی گئی ہے بیان تو کرتے ہیں, مگر حدود شرعیہ کے رعایت انہیں برداشت کرتے ہوئے کرتے ہیں. نعمت ہے یہ ایسے انداز سے کرتے ہیں کہ اس میں کبر نہیں, دعویٰ نہیں, کوئی دار نہیں. دونوں حضرات ایسے تھے الحمدللہ. آپ نے فرمایا حضرات صوفیہ اللہ تعالیٰ کی نعمتوں کو جو انہیں دی گئی ہیں بیان تو کرتے ہیں, مگر حدود شریعہ کی رعایت اور نگہداشت کرتے ہوئے, کیونکہ ہر قول و فعل کے ساتھ اللہ تعالیٰ کے حقوق لگے ہوئے ہیں. تم کیسے کریں؟ میں نے لکھ دیا سبحان اللہ, کیا خوب نصیحت ہے, یہ فائدہ اپنا لکھ دیا. آپ نے فرمایا عقل مند نہ کسی حاکم کے پاس شکایت لے جاتا ہے اور نہ بادشاہ کے پاس, آخر کے سارے کام اللہ تعالیٰ کے لیے ہوتے ہیں. اگر کوئی مشکل پیش آتی ہے تو اللہ سے شکایت کرتا ہے اور اسی سے مدد مانگتا ہے. عقل آپ نے فرمایا کہ ادب کو مضبوطی سے پکڑے رہو, اور اللہ تعالیٰ کا ادب یہ ہے کہ اس سے غافل نہ ہو. نہیں آپ نے فرمایا ادب کو مضبوطی سے پکڑے رہو, اور اللہ تعالیٰ کا ادب یہ ہے کہ اس سے کسی پر غافل نہ رہو, کیونکہ ادب ہی مقصود حاصل کرنے کا دروازہ ہے. ادب کسی کے یہاں بھی ادب ہی جاتا, پہلے اگر بے ادبی کریں بھگا دیا جاتا ہے دروازے سے, بزرگوں کے یا بادشاہوں کے. ادب اللہ مفتح لیے باب ہے، یہ بہت آپ نے فرمایا ادب کو مضبوطی سے پکڑے رہو، اور اللہ تعالیٰ کا ادب یہ ہے کہ اس سے کسی کو غافل نہ ہو، مسجد میں جاؤ ساؤ۔ حضرت حاجی امداد اللہ صاحب پیر نہیں پھیلاتے تھے، کسی نے کہا حضرت پیر تو پھیلا دیا گی، کہا کیا پھیلاؤں اپنے رب کے ساتھ سامنے کیسے میں پیر پھیلاؤں، ادب اپنے رب کے سامنے میں کیسے پیدا، یہ ابدیت تھی حضرت حاجی صاحب کی، اپنے ہی بزرگوں کو کہاں واقعہ معلوم ہم لوگوں کو، ادب حاجی امداد اللہ صاحب علم بھی رکھتے تھے، مارا محمد قاسم جیسا جاتا تھا ان کی خدمت میں علم کے لیے، میں عمل کے لیے نہیں، میں حضرت حاجی صاحب کی خدمت میں علم کے لیے جاتا ہوں، کیونکہ علم لدنی ان کے پاس تھا، جو امتحان ہی لیتے تھے، حضرت آپ کا مسلک تو فقر ہے، حضور فرماتے ہیں کہ یہ دیولیا اچھا ہے خیر، یہ دے سفلا سے بہت زبردست، کسی مولوی نے اعتراض کیا تھا چاہے وہاں قاسم صاحب کیے ہو چاہے وہاں سے جو بھی کیے ہو، بڑے بڑے ہی آدمی، آپ کا مسلک کیا تھا فقر، فقر کو گنا پر ترجیح دیتے تھے، اور حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ دینے والا ہاتھ بہتر ہے لینے والے سے، تو دینے والا ہاتھ کون ہوگا، غنی ہوگا، کیا عمدہ جواب، فوراً جواب دیا ہے کہ دینے والا ہاتھ فقر کی طرح مائل ہے، چاہے کروڑپتی ارب پتی ہے، 10 روپے جو دے رہا ہے تو اس کروڑ میں سے 10 روپیہ کم کر رہا ہے نا، وہ گنا کی طرح نہیں بڑھ رہا ہے، وہ فقر کی طرح مائل ہے، اور لینے والا ہاتھ فقیر در فقیر 10 روپے وہ گنا کی طرح جا رہا ہے، چپ ہو گئے سب مولوی لوگ، سب مولانا لوگ، مودی نہیں بس مولانا لوگ کا ہوا ہے، مولوی تو ہم لوگ ہیں کالی، اور وہ ہزار بس مولانا لوگ تھے، چاہے وہاں گنگ وہی ہو چاہے وہاں قاسم صاحب، تبھی یوں ہی تھوڑا شیخ بنایا تھا، علمی اعتبار سے بھی جانتا تھا، اب یہی کتنی بڑی بات ہے، اور یہ بہت سی بات ہے، ذریعہ کیونکہ ادب ہی مقصود حاصل کرنے دروازہ ہے، فرماتے ہیں حضرت سعید ابن مسیب سے منقول ہے، صحابی ہیں، حضرت سعید ابن مسیب سے منقول ہے کہ جس شخص کو اس کی خبر نہ ہو کہ اللہ تعالیٰ کے اس کے نفس میں کیا حقوق ہیں، وہ ادب سے کوسے دور ہے، اسے جانے گا کہ اللہ تعالیٰ نے کیا کیا، آپ کو پیدا کیا، یہ کیا، جب وہ یہی نہیں جانتا تو ادب کیا کرے گا اللہ کا، فرمایا اپنے بڑوں کی صحبت، اپنے بڑوں کی صحبت کا ادب یہ ہے کہ ان کی خدمت کرو، اور برابر والوں کا ادب یہ ہے کہ ان کے ساتھ ایثار و ہمدردی کرو، برابر والوں کا، اور چھوٹوں کا ادب یہ ہے کہ ان پر شفقت کرو اور ان کی تربیت کرو، کیا عمدہ ہے کہ نہیں، کتنا لکھنے رکھا ہے، بڑوں کی صحبت کا ادب یہ ہے کہ ان کی خدمت کرو، اور برابر والوں کا ادب یہ ہے کہ ان کے ساتھ ایثار و ہمدردی کرو، برابر، اور چھوٹوں کا ادب یہ ہے کہ ان پر شفقت کرو، ملب یرحم صغیر الرحم ولم یوقر کبیر الرحم ولم یوجل آل فرج منا، ان کی تربیت بھی کرو بچوں کی، چھوٹوں کی، عارف باللہ کی صحبت میں موافقت سے رہو، جو عارف باللہ ہے اس کی مخالفت نہ کرو، عارف باللہ کی صحبت میں موافقت سے رہو، اس کے خلاف بات نہ کرو، اور مخلوق کے ساتھ خیر خائی سے رہو، کوئی نہیں بڑا چھوٹے کا کر نہیں پہلے مخلوق ہی ہوگا، اور نفس کے ساتھ مخالفت سے رہو، یہی تو موافقت ہے ادھر مخالفت، اور نفس کے جو نفس کہا وہی کرو، یہی کرا ہے ہم لوگ، یہی کر رہا ہے، ہمارے دل میں یہ آ رہا ہے، کیا دل میں آ رہا ہے، تمہارے دل میں کینا کپٹ آئے گا کیا، یہ کینا کپٹ والی بات آئے گی اور کیا آئے گا، اور نفس کے ساتھ مخالفت سے رہو، اور شیطان کے ساتھ دشمنی اور عداوت سے، دیکھیے دونوں نفس کے ساتھ مخالفت سے رہو، اور شیطان کے ساتھ دشمنی اور عداوت سے رہو، الفاظ یہ سب الگ الگ ہیں، ماشاء اللہ ادب کی خوب تشریف فرمائی، اسی اس کا لحاظ ہم سب کو ضروری ہے، آپ نے فرمایا کہ اللہ کی نعمت کا انکار کرنا سلب نعمت کا سبب ہے، اسی اللہ تعالیٰ کی نعمتوں کا اقرار کرنا ضروری ہے، شکر یہ ہے کہ कि दिल मुनीम के साथ अदब के साथ सास्ते पर जमा रहे। शुक्र ये कि दिल मुनीम के साथ जो देना अदब के साथ जमा रहे, और शुक्र ये कि बंदा अपने परवरदिगार से पूरी तरह डरता रहे। मुनीम शुक्रिया कि बंदा अपने परवरदिगार से पूरी तरह डरता रहे। शुक्रिया है कि जिस काम से मुनीम नाराज होता है वो न करे। शुक्रिया है कि नेमत पर नजर करे, मुनीम पर नजर करे, नेमत पर नजर नहीं। किसने दिया है ये देखो। बस थोड़ा सा आपने फरमाया सच्ची गुलामी यह है कि बंदा अपने को आकर के हवाले कर दे। आपने फरमाया कि सच्ची गुलामी यह है कि बंदा अपने को आकर के हवाले कर दे। जब अपने नफ्स के लिए किसी से इंतकाम लेता है तो मुशक्कत में पड़ जाता है, और जब अपना मामला अल्लाह के हवाले करता है तो वो खुद उसकी मदद करता है, किसी दूसरे की मदद की उसको जरूरत नहीं रहती। आपने फरमाया वलायत हासिल करने का तरीका यह है कि तौहीद इखलास हासिल करो, जिसका तरीका यह है कि मुआहिदीन और मुखलिसीन के दामन पकड़ो। ये भी तरीका भी बता दिया। आपने फरमाया वलायत हासिल करने का तरीका यह है कि तौहीद और इखलास हासिल करो, जिसका तरीका यह है कि मुआहिदीन और मुखलिसीन का दामन पकड़ो, जिनको सीना बसीना ये दौलत हासिल हुई है। इरशादात रफाई सैयद रफाई के बाद है, बहुत है, पूरी किताबी है। अल्लाह ताला हम सब लोगों को अपने मशाइख की तालीमात पर, उनके इरशादात पर अमल करने की तौफीक दे। अल्लाह ताला तौहीद एतकाद हक से हमारे कुलूब को मुजय्यर फरमाए, सही अकायद अब उस पर कल इंशाअल्लाह दी में आएगा। रब बना लाते चूंकि सुबह से मेरे देर में थे, तो चूंकि इसमें मुतशाबहा का लफ्ज आ गया था इस बिना पर मैंने शुरू किया था। अच्छा ही रहा, कोई बात नहीं, गलत नहीं। रब बना ला तुझे कुलू बना बाद तरह बार बार याद देर में आ रही थी दुआ, मैंने कहा था देख ही लू क्या है, बहुत उमदा है। रब बना ला तुझे कुलू बना बाद तरह राशिन, फिर इल्म की दुआ है कि वो मुतशाबहा से नहीं पढ़ते, ये इशार का यही दुआ है। इसलिए रब बना ला तुझे कुलू बना बाद इतना वहाब लना मिलने दूंगा रहमत इन निकाल वहाब। अल्लाह ताला हमको इखलास और तौहीद की दौलत से नवाजे, और ये मुतशाबहात वगैरह में सुकून ही बेहतर है। कहा जो नीचे तबके के लोग हैं वो मुतशाबहात ही को लेते हैं ताकि खत्म मल करके सब दिन को फासिल कर दें, लेकिन बहुत ही कहा है दुआ। अल्लाह ताला से हम सब लोगों को तौहीद खालिस, इत्तेबाए नबी सल्लल्लाहु अलैहि वसल्लम, अपने बुजुर्गों के आदाब की रियायत, अल्लाह ताला इन दौलतों से हम सब लोगों को मालूमात फरमाए, उनकी तालीमात से, उनके आदाब से जो करके गए हैं और तालीम दे के गए हैं उन पर अमल करने की हम सबको तौफीक मालूम फरमाए, और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के फैज में अल्लाह ताला हम सबकी इन शख्स को और इस सुनने सुनाने को अल्लाह कबूल फरमाए, और उसके मुताबिक हमको अपनी जिंदगी गुजारने की तौफीक बरहमत फरमाए। रब्बना तकब्बल मिन्ना इन्नका अंता समीउल अलीम, बिरहमतिक या अरहमर राहिमीन, बिहुरमति सय्यिदिना नबिल करीम सल्लल्लाहु तआला अलैहि वसल्लम।